नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा, माओवादी चितवनको छैटौं जिल्ला सम्मेलनमा 38 जना सदस्य पदमा निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा चित्रबहादुर श्रेष्ठ, घनश्याम दाल अविनाश, एमबहादुर परियार, ठाकुर ढकाल, रमेश रेग्मी, प्रकाश खनाल, शैलेश लगायत रहेका छन्। सहमतिमा नेतृत्व चयन नभएपछि निर्वाचनद्वारा माओवादीले सदस्य चयन गरेको हो। त्यस्तै भोलि हुने राष्ट्रिय सम्मेलनका लागि 22 जना प्रतिनिधिहरू पनि चयन गरेको छ। राष्ट्रिय सम्मेलन पछाडि निर्वाचित जिल्ला सदस्यहरूको बैठकबाट नेतृत्व चयन गरिने भएको छ। आज बिहान 3 बजे मतगणनाको अन्तिम परिणाम आएको थियो। 38 जना जिल्ला समितिका लागि 71 जनाले उम्मेद्वारी दिएका थिए भने 22 जना केन्द्रीय प्रतिनिधिका लागि 63 जनाको उम्मेद्वारी परेको थियो। प्रतिनिधि 500 जना मध्ये 479 जनाले मतदान गरेका थिए। माओवादी चितवनका पूर्व संयोजक घनश्याम दाहालका अनुसार केन्द्रीय नेताहरू अमित सरसन, विश्वभक्त दलाल, नारायण दाहाल लगायतले केन्द्रीय प्रतिनिधिमा विजय भएका छन्। जिल्ला प्रतिनिधि समेत रहनुभएकी क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारीका अनुसार यसअघि जिल्लामा महत्वपूर्ण भूमिकामा रहेका सुदर्शन पौडेल, ओम पाण्डे, गोपाल कुमार, मधुसूदन सापकोटा लगायतले निर्वाचनमा पराजय भोग्नु परेको छ। गत वर्षको अन्तिम 4 महिनामा इलाका प्रहरीकाले रत्नगरमा निकैको मात्रामा मुद्दाहरू दर्ता भएका छन्। रत्नगरमा प्रहरी नायक उपरीक्षकको दरबन्दी आएपछि मुद्दा दर्ता गर्न शुरू गरिएको थियो। यसअघि पूर्वी चितवनकी इलाका प्रहरीकाले खैरेनीमा मात्र मुद्दा दर्ता हुने गरेको थियो। कार्यालयले गत वर्षको पुष महिनादेखि मुद्दा दर्ता गर्न शुरू गरेको हो। यस अवधिमा कार्यालयमा 19 वटा मात्र मुद्दाहरू दर्ता भएका छन्। कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केदार पन्तका अनुसार सार्वजनिक मुद्दा जबरजस्ती गर्ने, भवितव्य र फुटकर च्यान सम्बन्धी मुद्दा दर्ता भएका छन्। दर्ता भएका मध्ये सबैभन्दा बढ़ी सार्वजनिक मुद्दा रहेका छन्। कार्यालयको तथ्याङ्क अनुसार चैत्रसम्म 15 वटा सार्वजनिक मुद्दा, 2 वटा भवितव्य र 1-1 वटा जबरजस्ती गर्ने र फुटकर च्यान सम्बन्धी रहेका छन्। सार्वजनिक अपराधका घटनाहरू सोझै जिल्ला पठाउने भएकाले यस किसिमको मुद्दाहरू कम दर्ता भएको कार्यालयका प्रवक्ता पन्तले बताउनुभयो। कार्यालयले अन्य मुद्दा बाहेक सार्वजनिक मुद्दाहरू चैत्रबाट मात्रै दर्ता गर्न शुरू गरेको थियो। दर्ता भएका 15 सार्वजनिक मुद्दामा 21 जना अभियुक्त पक्राउ परेका र 17 जना फरार रहेको प्रवक्ता एवं प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो। त्यस्तै जबरजस्ती करणीका 1 जना अभियुक्तलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो। नेपाल पत्रकार महासंघको अध्यक्षका उम्मेद्वार डाक्टर महेन्द्र विष्टले पत्रकारको मर्यादा कमजोर हुँदै गएको बताउनु भएको छ। पत्रकारलाई आस्थाको रूपमा हेर्नुपर्ने भए पनि त्यस हुन नसकेको भन्दै उहाँले मर्यादित पत्रकारिता प्रवर्धन आफ्नो प्राथमिकतामा रहने बताउनुभयो। रेडियो अर्पणसँग आज कुराकानी गर्दै प्रेस चौतरीका तर्फबाट अध्यक्षका उम्मेद्वार विष्टले श्रमजीवी ऐन लागू भएको, लामो समय भइसक्दा पनि कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष रहेको बताउनुभयो। श्रमजीवी ऐन लागू हुँदा पत्रकारहरू पत्रकारिता पेशामा रहिरहन मुस्किल परिरहेको हुँदा आफू महासंघको अध्यक्षमा निर्वाचित भएको खण्डमा ऐनपूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। श्रमजीवी ऐन कार्यान्वयनका लागि व्यक्ति एक्लै कुरा उठाउँदा जोखिम हुने भएकाले यसमा महासंघले काम गर्ने बताउनुभयो। फरक प्रसंगमा विष्टले धेरै मीडिया खुल्दा चल्न नसक्दा अवस्था रहेकाले मर्ज गर्नुपर्ने बताउनुभयो। मीडिया मर्जका लागि अर्थविद तथा मर्जको प्रक्रियामा लागेकाहरूसँग आफूले छलफल गरिरहेको भन्दै उहाँले यो प्रक्रिया सफल हुने पनि भयो। रहेको सहाराको घर बालिकाको लागि कतारमा संकलन गरिएको रकम आज हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण बाल बालिकाहरूलाई समस्या परेको समाचार बाहिर आएपछि कतारमा रहनुभएका रवि रोशी र कृष्ण प्राजुलीको सक्रियतामा संकलन गरिएको 85,400 रूपियाँ सहाराको घरलाई हस्तान्तरण गरिएको हो। आइएमएबाट आएको सो रकम पत्रकार महासंघ चितवनका कोषाध्यक्ष ओमनाथ सापकोटा, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष रवि रोशीले सहाराको घरकी अध्यक्ष कुसुम तिवारीलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो। कतारबाट संकलन सहयोग स्वरूप प्राप्त रकमबाट आवश्यक सामग्री खरिद गर्ने सहारा